अब विदेशका खबर। मध्य र दक्षिण अमेरिकामा आएको चक्रवती तुफानमा परि 17 जनाको मृत्यु भएको छ। चक्रवतीका कारण अराकस र ओक्लोहामामा बसोबास गर्ने ती बासिन्दाहरूको मृत्यु भएको हो। त्यहाँ स्थित घरहरूमा समेत ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्। तुफानको असर नेब्रास्का, लोबा, आइबोबा, मिसौरीमा पनि देखा पर्न सक्ने उनीहरूले बताएका छन्। फिलिपिन्सको यात्रामा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले तुफानमा परि ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ। तुफानको चपेटामा परेकाहरूको उद्धारका लागि सरकारले सक्दो सहयोग गर्ने ओबामाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चुनावी सुरक्षालाई ध्यानमा राखी भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवालाई पक्राउ गरिएको छ। भारत विरोधी विरूद्धको खोजी अभियानका क्रममा छापामारी विभिन्न ठाउँबाट स्थानीय पुलिसले ठूलो संख्यामा युवाहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। काश्मीरमा बुधबार हुने लोकसभा चुनावमा कुनै पनि अवरोध आउन नदिनका लागि यस्तो कदम चालिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। तर स्थानीय बासिन्दाले भने सामाजिक सञ्जालमा सरकार विरोधी टिप्पणी गरेकाले युवाहरूलाई पक्राउ गरिएको आरोप लगाएका छन्। लोकसभा निर्वाचनको 7 चरणको मतदान अन्तर्गत काश्मीरको 1 सीटका लागि बुधबार मतदान हुँदैछ। मतदानलाई ध्यानमा राखी प्रहरी र अर्धसैनिक बल तैनात गरिएको छ भने सार्वजनिक तथा निजी सवारी साधन मात्र नभई पैदल यात्रीलाई पनि जाँच गरिएको छ। एसीसी प्रिमियर लीगमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाँदैछ। खेलाड़ी, प्रशिक्षक र व्यवस्थापक सहितको टोली दिउँसो 12:30 बजे क्वालालम्पुर प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपालले बिहिबार पहिलो खेल युएईसँग खेल्नेछ। नेपाल र युएई यसअघिको एसीसी इलिट ट्रफी प्रतियोगिताको संयुक्त विजेता हुन्। यसअघि एसीसीले इमर्जिङ र इलिट प्रतियोगिता गर्ने गरेकोमा पहिलो पटक प्रिमियर लीग आयोजना गरेको हो। एसीसीले एसियाका टेस्ट मान्यता नपाएका शीर्ष वरियतामा रहेका टीमबीच पहिलो पटक लीग गर्न लागेको हो। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपाल र युएई सहित हङकङ, अफगानिस्तान, ओमान र आयोजक मलेसिया सहभागी छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको 3रो स्थानमा रहेको राजस्थान र 4थो स्थानमा रहेको कोलकाता बीचको खेल बेलुका 8:15 बजे शुरू हुनेछ। समान 4 खेल खेलेका दुई टोलीको समान 4 अंक नै छ। राजस्थानले आजको खेल जित्ते 3रो स्थानमा कायमै रहनेछ भने कोलकाताले खेल जिते 3रो स्थानमा उक्लनेछ। यसैबीच किङ्स इलेभेन पंजाबले जारी प्रतियोगितामा लगातार 5औं जित दर्ता गराएको छ। गैराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई 5 विकेटले पराजित गर्दै पंजाब शीर्ष स्थानमा कायमै रहेको छ। समान खेल खेलेको पंजाबले चेन्नईसँग अंक दूरी 2ले बढ़ाएको छ। लगातार 3 खेल हारेको बेंगलोर भने 4 अंकसहित 5औं स्थानमा छ। बेंगलोरले दिएको 125 रनको लक्ष्य पंजाबले 18 ओभर 5 बलमा 5 विकेट गुमाएर भेट्टायो। पंजाबको जितमा वीरेन्द्र सेहवागले सबैभन्दा धेरै 32, डेभिड मिल्लरले 26, ऋषि धवनले नट आउट 23, जर्ज बेलीले नट आउट 16, चेतेश्वर पुजाराले 10 रनको योगदान गरे। टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पूरै ओभर खेलेर 8 विकेट गुमाउँदै 124 रन जोडेको थियो। बेंगलोरका लागि युवराज सिंहले 35 रन, क्रिस गेलले 20, एबीडी विलियर्सले 17 र अल्बी मर्केलले 15 रन जोडे। हस्त, बिहान 11 बजेको अर्पण खबर सकियो। म लक्ष्मण सापकोटा बिदा हुन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ, साइन्स र स्टेशनरी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98452146174।